دوبارہ دیکھیے. وقالت الیہود, اور یہود نے کہا, لیست النصارى, نہیں ہے نصارہ, علی شیئن, اوپر کسی چیز کے. وقالت النصارہ, اور کہا نصارہ نے, لیست الیہود, نہیں ہے یہود, علی شیئن, اوپر کسی چیز کے. وہم یتلون الکتاب, حالانکہ وہ تلاوت کرتے ہیں کتاب کی, پڑھتے ہیں کتاب کو. یہاں نیا لفظ جو ہے یتلون ہے, اس کا روٹ ہے تے لام واو. تلا یتلو کا مطلب ہوتا ہے کسی کے پیچھے چلنا, کسی کے پیچھے اس طرح چلنا کہ آگے والے اور پیچھے والے کے بیچ میں کوئی اجنبی چیز حائل نہ ہو. کہیں تو یہ جسمانی طور پر آتا ہے اور کبھی یہ کتاب کی قرآت کے معنوں میں آتا ہے یا اس کے معنی میں غور و فکر کرنے کے لیے آتا ہے. اگر معنوی شکل میں آئے تو اس کا مصدر تلاوتن ہوتا ہے, ویسے اس کا مصدر تلون ہوتا ہے. تلا یتلو تلون, پیچھے آنا, اور تلا یتلو تلاوتن, تلاوت کرنا. مادی ہوتا ہے جس چیز کو چھو سکے, پکڑ سکے. مثلاً ایک شخص آگے جا رہا ہے اور میں اس کے پیچھے جا رہی ہوں تو ہم دونوں کو چھو سکتا ہے کوئی, لیکن جب آپ ریڈنگ کر رہے ہوتے ہیں اور آپ کی نگاہ الفاظ کو فالو کر رہی ہوتی تو اس میں کیا نگاہ پکڑیں گے یا الفاظ پکڑیں گے, کس کو پکڑیں گے؟ یہ کیا صورت ہے؟ مانوی. جیسے جسم اور روح ہے, جسم کو ہاتھ لگایا جا سکتا ہے لیکن روح کو نہیں پکڑ سکتے. لفظ اور معنی جو ہے اس کا بھی وہی تعلق ہے جیسے جسم اور روح کا تعلق ہے. لفظ کیا ہوتا ہے؟ یعنی بظاہر اس کی شیپ, لیکن روح اس کی کیا ہے؟ اس کا میننگ. تو اسی طرح جو بھی چیز ہمیں نظر آتی ہے تو ہر چیز کا ایک ظاہری پہلو ہوتا ہے اور ایک اس کا باطنی پہلو ہوتا ہے, یا روحانی پہلو ہوتا ہے, یا مانوی ہوتا ہے. مثلا لفظ کے اوپر آپ کی نگاہ جاتی ہے لیکن لفظ کو پڑھ کر اس سے آپ کی فیلنگ کیا ہوتی ہے, آپ کیا امیجن کرتے ہیں, کیا سوچتے ہیں, یہ چیز کیا کہلاتی؟ معنی کہلاتی. تلا یتلو تلون کا مطلب ہوتا ہے کسی کا پیچھا کرنا, پیچھا اس طرح کرنا کہ بیچ میں کوئی اور چیز حائل نہ ہو, ٹھیک ہے نا, چیز کرنا, فالو کرنا, پیچھے پیچھے جانا. یہ تو ہے جیسے ایک شخص جا رہا ہے اور اس کے پیچھے کوئی اور جا رہا ہے, ٹھیک ہے, یہ تو جسمانی معنی ہو گیا اس کا. لیکن مانوی صورت کیا ہے؟ کہ الفاظ کا پیچھا کرنا. تلاوت کا کیا معنی ہے؟ الفاظ کا پیچھا کرنا. کس طرح پیچھا کرنا الفاظ کا؟ کہ بیچ میں کچھ اور رکاوٹ نہ آئے, کوئی ایسی چیز نہ آئے کہ جس سے آپ کو بات سمجھ ہی نہ آئے. یعنی جو بھی لفظ آپ پڑھیں آپ اس کا معنی جانیں, اس کی حقیقت سمجھیں, اس کو کہتے ہیں تلاوت. آپ کون سی تلاوت کرتے رہتے ہیں؟ پتہ نہیں کون سی تلاوت ہوتی جس سے سمجھ ہی نہیں آتی کہ پڑھا کیا جا رہا ہے نا, حیرت کی بات. وہ قرات ہوتی ہے, یہ جو آپ کرتے ہیں نا وہ قرات ہوتی ہے, ریڈنگ جس کو کہتے ہیں. اسی سے لفظ قاری نکلا ہے, مقرئ, قاری. قاری وہ شخص بھی ہو سکتا ہے جس کو الفاظ کا مطلب سمجھ میں نہ آئے, لیکن تلاوت کا کیا معنی ہوتا ہے؟ کہ الفاظ کا پیچھا کیا جائے. آپ کی نگاہیں, آپ کا دل, آپ کا دماغ الفاظ کا پیچھا کر رہے ہیں. کیسے پیچھا کرتے ہیں آپ؟ اس کی شیپ دیکھتے ہیں, اس کے معنی دیکھتے ہیں, اس کا مفہوم دیکھتے ہیں, اس کی اپلیکیشن دیکھتے ہیں, ایسا ہی ہوتا ہے نا, اس کو تلاوت کہتے ہیں. یہ سمپل معنی میں سمجھ کے پڑھنا. کذالک, اسی طرح, قال الذین, کہا تھا ان لوگوں نے, لا یعلمون, جو علم نہیں رکھتے تھے, مثل قولہم, ان کی بات کی مانند, انہی جیسی بات لا علم لوگوں نے بھی کی تھی. لا علم لوگوں سے مراد یہاں پر مشرکین مکہ ہیں. فاللہ, پس اللہ تعالی, یحکم بینہم, فیصلہ کرے گا ان سب کے درمیان. یحکم کا روٹ کیا ہے؟ ہے کاف میم, حکم. حکم کس کو کہتے ہیں؟ فیصلے کو. ایسا فیصلہ जिससे किसी को ज्यादती से रोक दिया जाए और ज्यादती का मुदावा भी किया जाए। सिर्फ डिसीजन के मानों में नहीं होता, यह हुक्म जजमेंट के माने में होता है, ऐसी जजमेंट कि जिसके बाद जालिम को ज्यादती से रोक भी दिया जाए। इसी से हुकूमत है ना, तो हुकूमत का क्या काम होता है फिर? महकमा, हाकिम, ये सब इसी रूट से हैं। तो अल्लाह ताला का फैसला कैसा होगा, क्या होगा उस फैसले में? ना तो किसी पे जुल्म होगा और जुल्म करने वालों को उनकी ज्यादती से रोक भी दिया जाएगा या उनको उसकी जजा मिलेगी। फिर यौमल कयामत, कयामत के दिन, फी मा उसमें, जो कानू फी ही थे, वो जिस चीज में यख्तलिफून, वो इख्तलाफ करते। वमन अजलमो, और कौन बड़ा जालिम है? अजलमो किसके वजन पर? अफालु के, क्या मतलब है? सबसे बड़ा जालिम, मिम्मन, उससे जो मना मना करे, रोके, मसाजिद अल्लाह, अल्लाह की मस्जिदों से। मसाजिद किसकी जमा है? मस्जिद की जमा। मस्जिद किसको कहते हैं? सजदे की जगह, नमाज पढ़ने की जगह। अच्छा, अब देखिए कि ये जो लफ्ज गिरजा है ना, ये भी इससे मिलता जुलता है, मस्जिद से। गिर जा, गिर जा, यानी आजी इख्तियार कर, सजदा कर, मस्जिद। असल इबादत क्या है? अल्लाह के आगे गिर पड़ना, जाहिरी तौर पर भी और मानवी तौर पर भी। मसाजिद अल्लाह, अल्लाह की मस्जिदों से, अन के युद्ध करा, जिक्र किया जाए, याद किया जाए, फीहा उनमें, इस्मुहु उसका नाम, वसा और वो कोशिश करे, सीन एंड ये साई, दौड़ धूप करना। हज के मौके पर भी साई की जाती है ना, लैसा लिल इंसान इल्ला मा सा, ये भी सुन रखा होगा आपने। तो सा का लफ्जी माना होता है भाग दौड़ करना, कोशिश करना। फी खराबिहा, उनकी खराबी में, अरबी में इसका माना है वीरानी। ज्यादा जो चीज खराब हो जाए, जो जगह खराब हो जाए, बस उसकी तरफ फिर किसी की तवज्जो नहीं रहती। खेरे बे इसका रूट है, उजाड़ होना, बे आबाद होना। उलाय का, यही लोग, मा काना लहुम, नहीं था उनके लिए, अयद खुलूहा, कि वो दाखिल हो इन मस्जिदों में, इल्ला मगर, खाइफीन डरने वाले, फाइल से फाइलीन, खाइफ से खाइफीन। तो खाइफ कहते हैं जिसको खौफ लाहक हो। लहुम से दुनिया, उनके लिए दुनिया में, खिजियन रुसवाई है। क्या माना होता है खिजी का? जो इंसान के ऊपर कब आए? उसके अपने आमाल के बदले में, उसके अपने हाथों की कमाई के नतीजे में। वलहुम, और उनके लिए, फिल आखिरत, आखिरत में, अजाबुन अजीम, अजाब है बहुत बड़ा। मैंने बहुत कहां से लगा लिया, अजीम के अंदर ही बहुत कमाना मौजूद है, बहुत बड़ा। वलिल्लाही, और अल्लाह के लिए है, अलमशरक मशरक, वल मगरिब और मगरिब। फ़ाइलमा, तो जहां कहीं, तुवल्लू, तुम मुंह मोड़ोगे, जिस तरह भी तुम्हारा मुंह मुड़ेगा, मोड़ काटोगे, जिधर को भी जाओगे, फसम्मा, तो वहीं पर वजहुल्लाह, अल्लाह की जात है। सम्मा से मीम मीम, इसम इशारा बईद के लिए आता है, इसके बरक्स हुनाले का है। ये दोनों इसम जर्फ है। जर्फ बताया था ना मैंने आपको, जर्फ कितनी किस्म के होते हैं? दो, एक मकान और एक जमान। तो ये जर्फ मकान है, यानी उसी जगह वहीं पर। इन्नल्लाह, बेशक अल्लाह ताला, वास्तेउन, वुस्सत वाला है, अलीमुन, बहुत इल्म वाला है। अलीम जब आप कहते हैं तो आपके जहन में रहे कि इससे मुराद ये है कि बहुत ज्यादा इल्म वाला। वकालू, और उन्होंने कहा, इत्तखज़ अल्लाहु, बना लिया अल्लाह ने, वलदन, बेटा। वलद कलस इस्म जिन्स है, वाहिद भी हो सकता है, जमा भी हो सकता है, औलाद के माने में भी आता है, एक बच्चे के लिए भी और बहुत से बच्चों के लिए भी आता है। लेकिन आमतौर पर तर्जमा एक बेटा कर देते हैं इसका, या यूं कह सकते हैं बना ली अल्लाह ने औलाद, ज्यादा वसी माना हो जाएगा। सुबहानहू, वो पाक है, बल लहू मा फिस समावाति वल अर्ध, बल्कि उसी के लिए है जो कुछ आसमानों में है और जो जमीन में, कुल्लु लहू कानितून, सब के सब उसके लिए फरमा बरदारी करने वाले हैं। कानितून का सिंगुलर क्या होगा? कानितुन, ठीक है। एक और जगह पर कुरान पाक में आता कानितीन, तो ये भी किसके वजन पर हो गया फिर? फाइलीन। बदी उस समावाति वल अर्ध, नए सिरे से पैदा करने वाला है आसमानों जमीन को। बदी बे दाल एन, इसी से लफ्ज निकला है बिदात, दीन में नई नई बातें ईजाद करना, नई चीज पैदा करना जिसकी मिसाल पहले मौजूद ना हो, यानी किसी की इक्तदा के बगैर किसी और नई चीज को ईजाद कर लेना। बिदत कहते हैं इबादात में नए तरीके जिसकी मिसाल नबी सल्लल्लाहु अलैहि वसल्लम के जमाने में ना हो। लेकिन यहां मुराद क्या है? आसमान और जमीन अल्लाह ताला ने पैदा किए जिसकी कोई एग्जाम्पल पहले नहीं थी, नए सिरे से उसी ने बनाए थे। वइजा कदा अमरन, और जब वो किसी काम का फैसला करता है, कदा काफ दाद ये, फैसला करना, उस शख्स का फैसला जिसके पास कुव्वत नाफिजा भी हो, यानी फैसला सिर्फ कर ही ना दे बल्कि उसको इम्प्लीमेंट करा सकता हो, इससे फिर लफ्ज काजी निकला है। काजी किसको कहते हैं? जज को। तो जज सिर्फ फैसला नहीं करता, मसलन आप किसी जुर्म के बारे में सुनते हैं तो फैसला देते हैं ना कोई कि नहीं? मसलन आप अखबार पढ़ते हैं तो अखबार पढ़ के आप जजमेंट्स पास करते रहते हैं, क्या आपको जज कहा जाएगा, काजी कहा जाएगा? हालांकि फैसला तो आप भी कर रहे हैं, क्यों नहीं कहा जाएगा? ज्यादती नहीं आपके साथ, दिन भर लोगों के बारे में ओपिनियन देते रहते हैं, जजमेंट्स पास करते रहते हैं। नहीं, हर शख्स को काजी नहीं कहते, हाँ वो फैसले करता रहे लोगों में, या घर में अगर कोई शख्स दो लोगों के दरमियान झगड़ा होने पर फैसला करे, मसलन आप बड़ी बहन है, दो छोटी बहनों के बीच में झगड़ा हो गया, आपने उनकी सुलह करा दी, फैसला कराया उनके बीच में, तो आपको काजी नहीं कहा जाएगा। क्यों? आपका काम सिर्फ बस एक चीज के बारे में कह देना है, आपको तो ये पार नहीं कि आप उसे इम्प्लीमेंट भी करा सकते। मसलन बहुत से लोगों के पास लोग मियाँ बीवी के झगड़े लेकर जाते हैं, वो सुनते हैं और बताते हैं तुम ये कर लो तुम वो कर लो, लेकिन उनके पास कोई पावर नहीं होती कि वो उसे इम्प्लीमेंट भी करा दे। मसलन खुला का मामला जैसे होता है, अब एक औरत जो है वो अपने शौहर से तलाक मांगती है या खुला लेती है, तो अब ये घर में बैठ के नहीं कर सकते आप, इसके लिए किसके पास जाना पड़ता? काजी के पास। तो काजी वो होता है जो न सिर्फ ये कि फैसला करे बल्कि उसके पास कुव्वत नाफिजा भी हो, उस फैसले को इम्प्लीमेंट भी करा सके। जब वो फैसला करता है अमरन किसी काम का, फइन्नमा यकूलु लहू, तो बेशक उसको कहता है कुन, हो जा, फयकून, तो वो हो जाता है। वकाल अल्लज़ीना, और कहा उन लोगों ने, ला यालमूना, जो इल्म नहीं रखते, क्या कहा? लौला युकल्लिमुना अल्लाह, अल्लाह हमसे कलाम क्यों नहीं करता, अल्लाह हमसे बात क्यों नहीं करता? औ तअतीना आया, या हमारे पास कोई निशानी क्यों नहीं आती? कज़ालिका क़ाल अल्लज़ीना मिन क़ब्लिहिम, इसी तरह कहा था उन लोगों ने जो इनसे पहले थे, ये बातें कोई पहली दफा नहीं हुई, पहले भी ये होती नहीं। मिसल क़ौलिहिम, इन्हीं की बात की तरह, तशाबहत, बाहम मिलते जुलते हैं, शीन बेहे रूट है, कुलूबुहुम, उनके दिल। अब देखिए एक तरीका ये हो सकता था ना, आप लफ्जों के माने रट लें रट लें रट लें और उनके अंदर गौर ना करें, समझे नहीं, उनकी तिलावत नहीं करें, और एक ये है कि आप एक दफा समझ लें, फिर उस जैसा कहीं और आए तो फौरन पहचान लें, अच्छा ये तो वही है, तो इससे काम आसान हो जाता है। तो अल्लाह ने अकल दी है, उसे इस्तेमाल करके अल्फाज में गौर व फिक्र किया करें, और क्या किया करें? टेक्स्ट को सामने रख के खुद से पूछा करें, साइलेंट क्वेश्चंस, क्या मतलब है इसका, और फिर पूछा करें ये पहले पढ़ा है? हाँ लगता तो है, अच्छा कहाँ पढ़ा है? पीछे जरा वर के पलट लिया करें, बैठे बैठे खुद, जब आप घर में कुरान पाक पढ़ रहे थे ना, अच्छा यहाँ पढ़ा, यहाँ क्या मतलब था, अच्छा ये मतलब था, अच्छा ये यहाँ भी वही होगा, ठीक है ये तो आता है मुझे। इस तरह खुद से बातें किया करें कुरान पाक को सामने रख के, तब आपका दिमाग काम करेगा, फिर अपने पाँव पे आप खड़े होंगे, वरना अगर रट्टे पे जोर रहा और सिर्फ किताबों को देख के पढ़ने की आदत हुई तो गौर व फिक्र नहीं होगा, तदब्बुर नहीं होगा, फिर कुरान को एंजॉय नहीं कर सकते आप। بینا تحقیق بیان کر دی ہم نے الآیات نشانیاں لقوم اس قوم کے لیے یوقنون جو یقین رکھتی ہو. انا ارسلناک بے شک بھیجا ہم نے آپ کو بالحق کے حق کے ساتھ یعنی حق دے کر بشیرن خوشخبری دینے والا و نذیرن اور ڈرانے والا بنا کر. ولا تسألوا اور آپ سے پوچھا نہیں جائے گا ان اصحاب الجحیم جہنم والوں کے بارے میں. جہیم کے لفظ کا سمپل معنی کیا ہے؟ جہنم. لیکن جہنم کو جہیم کیوں کہا گیا یہ دیکھنا پڑے گا. اب ذرا غور کریں گے, ہم نیچے اتریں گے تھوڑا سا گہرائی میں جائیں گے. اس کا روٹ ہے جیم ہے میم جہم. اس کا لفظی معنی ہوتا ہے آگ کا تیز بھڑکنا, تیز نگاہوں سے دیکھنا, شیر کے گھورنے کے لیے بھی آتا ہے. شیر کی نگاہ دیکھیے کبھی, امیجن کریں ذرا کیسے دیکھتا ہے, جیسے کھا جائے گا. اس کی تو نگاہوں میں کھانے والی کیفیت ہے, ایسے خوفناک طریقے سے دیکھتا ہے. کیونکہ جہنم کی صفت بتائی جا رہی ہے کہ وہ بھی اپنے شکار کو گھورے گی, کہاں ہیں وہ لوگ جو میرے پاس آنے والے. قرآن پاک میں تھا ان جہنم کانت مرصادا, بے شک جہنم گھات میں لگی ہوئی ہے, یوں ادھر ادھر دیکھ رہی ہے کہاں ہے میرا شکار. کہے گی حل من مزید, جب ڈال دیا جائے گا تو کہے گی اور بھی ہیں کوئی اور لے آؤ. پھر ایک اور جگہ پر آتا ہے کلا انہا لوا نزاعت للشوا تدعو من ادبر وتولا, جو اس کے پاس سے گزرے گا یا حق سے منہ موڑے گا اس کو وہ خود بلائے گی, تمہیں تو میرے پاس آنا ہے, تم جا کہاں رہے ہو حقیقت کا انکار کر کے, سچائی کا انکار کر کے. تو جہنم جو ہے وہ ایک ڈیڈ چیز نہیں ہے, لائیو فیلنگ آتی ہے اس میں, اور وہ اپنا کام خود کرنے والی ہے آگے بڑھ کر. تو اصحاب الجحیم یہاں آرام سے اللہ تعالیٰ فرما دیتے, اصحاب جہنم کہہ نہیں سکتے تھے, اصحاب النار جو پیچھے بھی آیا ہے, لیکن ایک نیا لفظ آیا ہے تاکہ لوگ اس کو محسوس کریں. اگر آپ کو کبھی زو جانے کا اتفاق ہو اور شیر دیکھنے کا اتفاق ہو تو اس کی نگاہوں میں نگاہیں ڈال کے دیکھیے اور اس وقت جہیم کو محسوس کیجیے. ولن اور ہرگز نہیں تربا راضی ہوں گے, رے دعا دیے رضا رضا رضا. الیہود یہود ولن نصارہ اور نہ عیسائی, حتیٰ یہاں تک کہ تتبیا تم پیروی کرو اتباع کرو, ملتہم ان کے طریقے کو. ملت کہتے ہیں طریقے کو, یہ بھی لائف سٹائل ہے, لیکن یہاں مراد وہ طریقہ ہے جس کی بنیاد مذہب یا رسوم پر ہو, یعنی خاص کلچر کی نمائندگی کرتا ہو. قل کہہ دیجئے ان ہدا اللہ, بے شک ہدایت اللہ کی, هو الہدا وہی اصل ہدایت ہے, ولئن اتبعت اور البتہ اگر تم نے پیروی کی, اہواءہم ان کی خواہشات کی. اچھا اہواءہم کس سے بنا ہے؟ ہوا سے. ہوا کس کو کہتے؟ خواہش کو. یہ ہوا اردو والی نہیں الف کے ساتھ, یہ عربی والی یہ کے ساتھ. ہوا کا مطلب ہوتا ہے اوپر سے نیچے گرنا, تو خواہشات بھی انسان کو گراتی ہیں. جو شخص اپنی خواہشات کے پیچھے پڑ جائے اس کی عزت بھی جاتی ہے اور بہت کچھ. بعد الذی, بعد اس کے جو, جا اکا آیا تمہارے پاس, من العلم العلم میں سے. العلم سے کیا مراد ہے؟ علم تو کوئی بھی علم ہوتا ہے نا, علم نکرہ ہے کسی بھی چیز کا علم, لیکن جب ساتھ ال لگ جائے العلم تو اس سے مراد کیا ہوتا ہے؟ خاص علم. اور خاص علم سے یہاں مراد دین کا علم ہے, وہی کے ذریعے جو ملتا ہے. مالک, نہیں تیرے لیے, من اللہ اللہ سے, من ولی کوئی دوست, ولا نصیر اور نہ کوئی مددگار, یعنی اللہ سے بچانے والا کوئی دوست اور نہ کوئی مددگار. الذین, وہ لوگ, آتیناہم الکتاب, جن کو ہم نے کتاب دی, یتلونہ وہ تلاوت کرتے ہیں اس کی, حق کا تلاوت ہی, جیسے حق ہے اس کی تلاوت کا, جیسے اس کو پڑھنا چاہیے. اولئک, یہی لوگ, یؤمنون بہ, اس پر ایمان لاتے ہیں. ومن یکفر بہ, اور جو اس کا انکار کرے گا, اس کے ساتھ کفر کرے گا, فاولئک, تو یہی لوگ, ہم الخاسرون, वो खसारा पाने वाले हैं, नुकसान उठाने वाले हैं।